नमस्ते, म रेखा घिमिरे सङ अफ द विकमा खुसी अल्बमबाट राख्दैछु यो गीत। बदनामी हुन्छ भने छाडिदेऊ मलाई, हजारौंको बीचमा गाली देऊ मलाई, बदनामी हुन्छ भने छाडिदेऊ मलाई, हजारौं छाड़ी दे।